जिंदगी को सुंदर सपना ढाल्यो मेरो आजा कल्पनामा आउँछु तिमी जब हुन्छ साझा जिंदगी को सुंदर सपना ढाल्यो मेरो आजा कल्पनामा आउँछु तिमी जब हुन्छ साझा कल्पनामा आउँछु तिमी जब हुन्छ साझा कल्पे तिम्रो यादमा हो पूर्णिमा को जोन हेर्दै कल्पे तिम्रो यादमा सम्झनाले मुटु जल्छ छैन आज साथमा सम्झनाले मुटु जल्छ छैन आज साथमा छिया छिया भयो मुटु मन रुदा आज कल्पनामा आउँछु तिमी जब हुन्छ साँझ कल्पनामा आउँछु तिमी जब हुन्छ साँझ कति माया गर्छु तिमीलाई छैन कुनै सीमा हो कति माया गर्छु तिमीलाई छैन कुनै सीमा हरेक रात आउँछौ तिमी मेरो सपनीमा हरेक रात आउँछौ तिमी मेरो सपनीमा विपनीमा तडपी रुन्छु रित्तो हुँदा काखा कल्पनामा आउँछौ तिमी जब हुन्छ साँझ कल्पनामा आउँछौ तिमी जब हुन्छ साँझ जिंदगी को सुंदर सपना ढाल्यो मेरो आज कल्पनामा आउँछु तिमी जब हुन्छ साँझ कल्पनामा आउँछु तिमी जब हुन्छ साँझ